ji sakashigu mangka sa metro fm wp pretiful लस्कुस्तु हकना छक सकल न्यामी भाजु मेजु पिन्ता ये महानगर पालिका नेवया मेट्रो एफएम गुइपी फुटीको मेगा हर्जे नेपाल भाषा समाचार मूलक जाजो नेपाल मण्डलिया निगोगोबो नेपाल मण्डल डबोदुने ठाउया नेपाल मण्डल डबोदुने पवित्र कसालिसे खलावला यागोजे वंगो याया झोले चानु न्यावानिसे याया जनबाले नेवा संकिपा महोत्सव जुगो खासा वे सम्बन्धे वेकनापा खलावला यागोजे दक्लेनापा वेकाइता ठोगो ज्याजो सा लस्कु सेन्जना जो जलापा झोले गु चानो न्यावानिसे जनबाले न्यावा संकिपा महोत्सव जोगो खा ठो संकिपा महोत्सव या मागु छ दैगु सम्बन्धे न्यामी भाजु मेजु पिन्ता छोदाइदि वो या मागु छाले रगा तल्लासा नापा नापा छे त्वापा पतिकन दबु प्याहा रगा केनेगो या या छाले ते गुला बले पुने बले ते छाला केनेगो या बले दबु प्याहा केनेगो थथे यांचोंगो खा गुगु आ छम छम रहे थे थने या ला ननाय वन रासा जिला आ थंकने ला सुनाय मकेन नुगला तर वो दबु प्याहा मुख्य केनेगो जा मजु साना वो दबु प्याहा ते थंकने नुगु प्रविधि छला छिस प्याहा देका सिनेमा देका छिस यांचोंगो जुला अले एदले खोचु लगा रहा था दबु प्यहा पल्स तो डिजिटल दबु है छा मया चुके था डिजिटल दबु प्यहा के ना के नु या सके जे तेरे खो वो चले अले नापा नापा ये कुछ न्यास का छे विजय रत्न तुलादर वो अले जे किसा समझो आलोक तुलादर रे मा वे का पीन लिशन खोजो तो चुक था छे तो न्यवा ते प्यहा मुना न्यवा फिल्म फेस्टिवल है तो या न्यवा सांची पन्नो का कहीं या रे खोजो दी ऐसा कच्ची का जो ऐसा ये यहाँ बोले या ये आप लोग दबो यहाँ के परंपरा दूर था वो परंपरा था सर सभी से दबो यहाँ पलसा डिजिटल दबो या ना के अलग था संकी पर नफा है गोसा गई गो हजुर ढ्याब्ले गु नापा डबु प्याहा केनिगो खा उगे एटा निरन्तरता बी कठान जके ठोगो संकेपा महोत्सव यागो खा वन खद अले थंकने या नुनुगु प्रविधि कथा गु संकेपा देखेगो ज्या ज्याचंगु दो अले संकेपा लिसे जे नेवा छ यापि सुकमि पिन रामल सुकमि पिन त संकेपा बारे यो को ख केने सिके गु सिके बिगु ठीके बिगु मति तयाना थ ज्याजो याना खा हजुर यदि ठोकना ढ्याब्ले गु अन नेवा संकेपा महोत्सव जोगो खा उगु इले छुछु संकेपा ता केनेको ज्या जोगो खा के बारे छोदाइदि थम छथेन जि छथेन लुमंगका दकोला ताफै मुख मुख जिन छ खुगु जिन खुगु संकेपा किना गुकि च्यागु छि आगो संकेपा ख डकुमेन्ट्री छै दिसा अथवा छि आ प्याहा रगा तै दिसा शॉर्ट फिल्म लगाना भई च्यागु चाहिँ उजोगु प्याहा केनो खसा अले नेवगु च्यागु छिसा ताता आगो को प्याहा फिचर फिल्म लगा था हमें क्योंकि तिथि विषय वस्तु या तो कह गा तक यहाँ के नुज जाए नुखा उसकी छो छोड़े आसान सिलो नेपाल भाषा दखले नापांगो प्याहा सिसा सिलो है केना अले सुतांग केना मिजांग केना पपू मधुम संग केना जिपिन बदमाश मखु केना तो बैंक केना यफा म्या केना पटाचारा केना चुकथ तस्कम बामाला प्याहा न जिमसा अन केना खसा अथे छि आगो प्याहने गठे गुथी स्ट्रगल लापति केना यो मरिया बाहा केना मैजिक अफ विल्स लापति केना अनवया डोल्पा लुम नेवा या पलार आगो केना अले अथे मेगो थौकने धागु केना अनवया मुद्दा रागुपति केना डकुमेन्ट्री वो मेगो संक्षेपा केनेगो ज्या जोगो खर्गा झिसा धाफो हजुर विशेष थो यहाँ झोले ठोगो प्रडक्सन जोगो झोल अले यहाँ झोले अन कुमारी रहर सालेगो अन जनबाले लपुन लान चङ्गो उगो अवस्था ख वो इले अन केनेगो ज्या गुल्टाक पङ्ग जुल वा केनी त गुल्टाक ठाकुल गजग अवस्था जुलान संक्षेपा केनेगो निम्ति गुगुना कथा जिम्दा ठाकु मजल छारगा दल्ला छुक्सी संक्षेपा छुराई छे यहाँ जात्रा जुइगु लम्पी लोड सेडिङ न बच्चा महजुगु ल्याख संक्षेपा केनेगो इले म त न अपास सानो महगु जुल यसमा छनु निनु जिम्दा पछि त म छिन तर म छिन्द्र क्लब या गोसाल्या गु थो संक्षेपा नख जु ख वेकापिङ जेनेरेटर न दुगु जुले जेनेरेटर याना अब समस्या समाधान जुल अले मेगु चाहिँ गु छे तैदिगो यहाँ पनि खुनु खने या जनबा न्याने जुइगु ख हजुर टुक्सी छे यहाँ जात्रा व्यवस्थापन समिति छौ पालको गोसा गइदिगु नि नेता इले छिगु हामीले संक्षेपा नख न्याकेगु यन्त्र नेता इ जी न्याय अन रथ यङ्के ढुङ्गल कुमारी रथ यङ्के जुले छि त छुया कथा पङ्ग मजुला हजुर ढ्याब्ले अनि गु दिके मुआला जति दिकेमा अरे खाली छौ छरे आथा कोने या कुनो कोने या न्याय ढुंगा दागि प्या वइगु बहुमत हइगु दुख हजुर छजा दिके माउछन त मखु अनि मुना चोपी मनो त पलखल नचिला दिजे त माला छ रसा ले जति चना सोइ चौ जुल ले फेतुना सोइ चौ जुल अले वेक अप इन विथ बहुमत व दागि हौ खने वए अन अनाउंस जुल बहुमत हैचौँ दागे हैचौँ पलखल लन्चिला बिहा देश धाव सक्ले तस्कै अनुशासित ज्या लन्चिला बिहा दिला एजुबले दागे यात्न गुगन कथा पङ्ग मजुल बहुमत यात्न गुगन कथा पङ्ग मजुल अहिले सङ्कीपा सोइचम पिन्दन गुगन कथा पङ्ग मजुल हजुर हजुर अनि च्यानु टक्क मुकैना छिङखुगो डकुमेन्ट्री व सङ्केपाइना छिङखुगो सङ्केपा किनेको ज्याजो खा उगु इले सोक्मी भाजु मेजु पिनेको गुल्ताक बोटी डुगु खा लै वेक अपिन्छ गजाको प्रतिक्रिया बिउगु खनेर्यो सङ्केपा भेगुए छ उजोगु जोलङखा गुटी सक्सिय नुग झ्याप्लेन साल्टै बाँलाको सङ्केपा जुल्के अहिले अन जजले गुलिन सङ्केपा केन उखा नाङकैको सायद सिक्पिसन थो सुगजीमा छौती छौ बालाको सङ्केपा जुल अहिले अति जुगुली अन यो फे मनो त नुग सागो जिम्स नुग कोसागो जिम्स खाना उखी छोलेर डक्ले अप्पो अन सङ्केपा सोपिना मेजु पिए डक्ले अप्पो जत मेजु पिनेको दँ ढ्याउ खतर हल्लासँग मतानी से जिथी पिन त अन थागो खण्ड त अहिले त्यो सङ्केपा सोया त सय नेटको दिपिन मेजु पिए डक्ले अप्पो खण्ड त अथिरका पाजु पिए मजा आउँथेन त मको पाजु पिन उतिकाया दुख मतानी से ज्याथा पिन त डकोया दुख हजुर ठोस सम्बन्धी छ उनीहरूले छुर्का राछ ठोस गुन्यवा सङ्केपा महर्सन जोगो खा उगुले सिटकाए किनेको ज्या जोगो खा छ विशेष न नेवा सङ्केपा सुइबी मह ज्याजौ ठुके आर्थिक रूपमा छु समस्या गो जो खा उके समस्या ज्या चुनि रहेको इले ठुके छो छो लिचो लाकि ने छिट ताकि मटा मुखो छो गेट गा लासा छो सङ्केपा नखा या त जिन्स सङ्केपा या निर्माता गुगु गुगु सङ्केपा छ सङ्केनौ खा सङ्केपा या निर्माता पिन छ जिन्स खलाना दखले नापाङ खाना छुरे आशा छ सङ्केपा छुछु सङ्केपा के नियो धेरैको छ मछिन्द्र क्लब या छौ मुन्जा छना मछिन्द्र क्लब या पास्तीसँग चाहिँ छौ कोछिउको जुल कोछिना वेकापिसँग निर्माता पिन त इनाप या त इनाप याना छुरा आशा छ दखले नापाङ थियो कथा सङ्केपा नफा या तिनाको जोले आर्थिक रूपमा जिम्सँग ग्वाली र या फै मुखो तर छिबु सङ्केपा या नाप नाप छम निर्माता छम निर्देशक अहिले अथे सङ्केपा लिसे स्वापी प्राविधिक पिँ सङ्केपा लिसे स्वापी कलाकार पिँ त्यहाँ म पिन त सुकुमी पिन लिसे नाप्ला केको ज्या जिम्स यान्दी अहिले उकथ यहाँले सुकुमी पिन पाखेन यो को हपान दै अहिले सुकुमी पिन त न यो कुन हेपिसिन छना वेका पिने छन नुग कोसै भएको छ जिम्स गोथे मनन्तना अहिले अथि जो जोले छिक्किन्स जिम्स आर्थिक रूपमा ग्वाली या मोक्सा फजिम फटले छिक्किनेको सङ्केपा प्रचार प्रसार याएको ज्या सक्षत ठिका दिएको ज्या जिम्स यो को कुता या अर्का त वेका पिसन जिउ अर्का त हैदेला वया कथा वेका पिसन सङ्केपा दिया दिला वेका पिन्दलाई जे सुधार दिएमा अहिले उकथा चाहिँ सुनान फिर्छ थियो मकासे सङ्केपा बिउको जोले जिम्सान सिकै फिर्छ थियो मकासे सङ्केपा केनाको जोल तर अधिक खसाना आर्थिक रूपमा फिकी सङ्केपा चिनीको ज्या या त छुछु भति त थेवाला मागुया जुल अहिले अति जोले मछिन्द्र क्लबमा थगो तल्या चौपी पस्ले त जुल अहिले अथे थिथि कथा यहाँ चलाउ पिने चौपे मसुपिन दाजुतिर पिङ्के तके पिङ्के भुटा भुटा आर्थिक ग्वालिका या छो सङ्केपा नफरक कोट्याएको गुजुल हजुर ढ्याबले वेक अप पिन ए अनुमति कया उके छु लिचो मलाई कठ ठोगु सङ्केपा केनेको ज्याजोको खट हजुर ठोगु सङ्केपा नख ठोला नापाङ्गे खट नेवा सङ्केपा महर्छ ठुकेटा हाक्न निरन्तरता बी माथे चो वा हाक्न निरन्तरता बीको ज्याजी वा मजै कति खो मछिन्द्र क्लब हाँक्न हाँक्न जिम्सा याउ छ हाँक्न लिपा यामा छ झिमल चल्या याउ जिम्सा याउ धेरै वेक अप के कत्तु गयो वेक अप छ पोसिना दिएको थियो एजुले आक्याउन थियो सङ्केपा नख मछिन्द्र क्लबमा या याइजु तर उसमा मेरो खसुर गाह्रो लाग्छ थियो सङ्केपा नख या हाना जिम्स थो फेसबुक न आफ्नो कुनै थो प्रविधि या विकास छ त फेसबुक न जिम्स थो फेसबुक .com/ नेवा फिल्म फेस्टिभल भएका छौ लिङ्क भएको थियो लिङ्क यो कुसा सपु तैदिएको थियो अहिले यो कुसा सपु तैदिए ती मध्ये फसी चौपी खना चौपी अनवया किप्ली चौपी अहिले अथे मेमे खासे चौपी न दाजुतिर पिन्छ तपाईँ के पिन्छ जिम्खान वया सङ्केपा नफ यन्दियो झासनेर गाना भागो खण्ड त अहिले आज खै फुलेज खले के अनसिङ्गो बना सङ्केपा नख यावन त तनु तनु मसी बनेर खोसा छाकुई फेच तर छनु जुसान जिनु जुसान जिम्सा वना क्यौनेको गोसा गोइसनको दु उखी निम्ति अनथासे चौतिस यामा उछुले रगा दल्ला सा जिम्स जना उनीको थन संस्थापा जका खै तर अनु चौतिस प्रोजेक्टर जुला साउन्ड सिस्टम जुला अले मेमेको अलन जना सुछु माउख व चाहिँ वेक अप सँग गोटा गोइ दिमा हजुर अनि त्यो अनच सकल नियमित दिँदा अथवा सुकमित दिँदा वेक अप सँग चाहिँ तस्का थुस्ता कि पन नक्ते चाहिँ नुगा कोटा गति गु जिम्स खम्का दाबले ठुगु संकेपा गु नखार छ मोर्सब ड्याड हाम्रो ठो जनबाले जकमको मेगु ठासेन इना ब्याट ठका रास अन्न क्याउने गु गोसाना छिपिनु गु दो क्यों हजुर क्याउने गु दो दाले ठुके नेवा संकेपा प्रचार प्रसार यागु लागि गजागु भूमिका मिति थे जों ठुके चाहिँ तस्कै संकेपा नख याना खनौ छु दगार लासा नेवा संकेपा बारे मनु त सिए मसे उखनीगा सारा साथी उले प्रचार प्रसार मजु जिके छु भएको दबु न ठिकै पाला उमरू आ ठिकै छौ न्यु एफएम दुख छौ न्यु एफएममा नेपाल भाषा ज्याजो न्यायगु न ख तर उगो एफएममा न पुगुङको संक्षिपा या त कया नेवा संक्षिपा या त कया खनाबाला व्याख्याको मजुगु जुल अलि अथे जुगु जुया संक्षिपा नेवा भाषा न थिनो बामालाको संक्षिपा दुखरका मनु त मसुगु जुल तर अन नि चाहिँ अथे सोसा पेसा न्यास मनु त भ छ म छ चाहिँ छानु या दुनिया श्री न्यास तेरो मनु त अनस्तोल जे छु मुक्ता वेक अप नेवा संक्षिपा या त कया छु छु खसीका दिला ठिका दिला नेवा कलाकार त नाप्लान दिला निर्माता निर्देशक त नाप्लान दिला प्राविधिक त नाप्लान दिला वेक अप यो को छ अनसिका चाउदु ठिका चाउदु नेवा संक्षिपा स्वयमा खनिका धेरै वेक अप भावना बोलाउनु दो छुको ठाउँ चाहिँ छुके नेवा संक्षिपा चोन्याकेको ज्या भए अथवा नेवा संक्षिपा सुधार प्रसार या ज्या यो पो ग्वाली याला धेरै छ आफ्नो वो जेना सिधैले रेका तल्ला छ नेवा संक्षिपा स्वे मनु त्यो इच्छा जुल अथवा मनु त्यसमा संक्षिपा नख जुया मनु त्यसमा नेवा संक्षिपा स्व बन भएको चाहिँ गब्ले सिधैले रेका तल्ला छ त्यो कार्तिक चार गते गु पानवती रहेको प्याहाँ चेम्चेङ हुँदो त्यो श्री सुरेन्द्र सुलादर या नुक संक्षिपा ठाउँको नै तस्कम भएको वो त्यहाँ अनि जन्माले त्यहाँ स्वी मध्ये बच्छी सानोको वना स्वी लल्ला छ नख ताल त भयो जुइका दाबले टुके नेवा संकेपाई बारे प्रचार प्रसार यागुले नै एकै गुहाली वा भूमिका मिटिथे छ गथे अन थि थि कथा हुनु प्यामा त्यो नेवा संकेपाई थो प्रोमो दगा रहेन ट्रेलर केना वो सोया न मनो त्यसा छु छु क्या गब्ले वयु गन केन्यु अयो दखा न्यो वगुदो अले अथि जुगले टुके यो पु मनो त्यसा छ सिका काउदो ठिका काउदो थे तो नेवा संकेपाई बारे हजुर अन्ते नियमी भाजु मेजु पिन्ता ठोस सम्बन्धे छु धेमागु वा कने मागु छु खण्ड सची आग्लाङ कनादि सुकुमी भाजु मेजु पिन्ता अथवा नियमी भाजु मेजु पिन्ता छौ यदि धेमागु नेवा संक्षिपा छिगु थौ या संक्षिपा ख नेवा संक्षिपा यता छि जुनुगला निसै मतिना यान दिस नेवा संक्षिपा यता बालकीको बामलाकीको न छु या लाते ख जन्माले वया सिक्का सुहला सोया सोया सोलो जे तर होला किनी बोले कमसे कम सक्षी निसा सोसा तेसा न्यासा दाम फुलाना सोई दे त्यसमा हिन्दी संक्षिपा हले सोसा सोसा तेसा तेसा फुला सु भने तर नेवा संक्षिपाई निम्ति नेटका सक्षी दायाँ फुले मफु ओला पक्का न मफु मुक्त सायद फुले फुपिए ख खालि ठिकै देमागु छुलेर हामीलाई जुन गाय छौ भावना के छौ नेवा संक्षिपा सोया तेसा छौ नेवा भावना यता कति कतै थै छि नेवा भएको छौ गर्व याथा दै अहिले छि छप्प छदी जुइगुले ठुकेँ ग्वाली जुइ भएको सुखम छुइका बेदीमा ल हजुर एक एक सुवादु थगो मुङ बिहारीगोले सुवादु जुजमान भाजु या त नापा मेट्रो एफएम या त न नेवास संस्थापन नखाए बारे बत आफ्ला छु खत्तै बिहारीगोले अहिले मथिन्द्र क्लब पाखे आफ्ना आफ्ना थुजोको ज्याजो गोसा गए गयो जी अहिले मथिन्द्र क्लब पाखे सिक्किम सकले सुता सुवादे हजुर एक एक सुवादु न्यामी भाजु मेजुपी नक्किन धना खानावाला यानगु ख पवित्र कसालुसे वेकलिसे विशेषण गु यया झोले वंगु च्यानु न्यवानिसे यया जनबाले नेवा संक्षिपा महोत्सव जुगु ख अलि मेगा जके पताचारा केनाले उगु ज्याझो कोचागु ख अलि ठोगु ज्याझो मछिन्द्र क्लब पाखे गोसा गोगु खस ठै सम्बन्धे वेक नफा खानावाला यानगु जुला खानावाला झोले अन्त्य कने ज्यापु समाज यला प्यङ्गु करोड खर्चैना देखुगु ज्यापु प्रज्ञा भवन कने छगु तजीगु ज्याजोय दत्थी राष्ट्रपति डाक्टर रामवरण यादव उले ज्याइयाइगु जुगुडु ज्याजुले बुतिका वैमा राष्ट्रपति डाक्टर यादव मंगल बजानिसे भोल गणेश तक पैदल हे न्यासी वनिगु व भवने ठ्याङ्का लुम्बिनी हयटगु जल ह्याकेगु गोसाडु राष्ट्रपति कसिचोना ह्याकेगु उगु जल क्वे पिगु ट्वाया थाकुलिपिन्छ कोल्या फया चोङ्गु फेगु ज्याजो दुगु खा पेंगु रोपनी जग्या अतिक ताजिक देखुगु उगु भवन दुने स्वसाव पी च्यागु सीत क्षमताय छगु अडिटोरियम हल सफुकुटी तालिम केन्द्र आदि दुखेना चंगुडुसा थुकियाटा कया छगु सम्पडा स्थल हे देखेगु समाज गोसा दुगु खा ठोझगु कने जुइटेंगु जापु समाज जापु प्रज्ञा भवन या उल्लेख सम्बन्धी छगु ख ठुगु खाए नाप्राप थौया नेपाल मण्डल सक्तान ज्याजो ठुले मेगु नेपाल मण्डल कने सुतस्या जाचेपा चाटाईले जनाउ वेगेजी उब्ले तकै निठी जी जुजमान थनाउने ता उजा ब्यादिसा ब्या सुबा